Book 2 62 باسشت طرح الأسئلة 1 برشنا ويشارنة يتعلم يدرس يذاكر شكنا هل يدرس يذاكر التلاميذ كثيرا؟ विद्यार्थी खूप शिकत आहेत का? لا, انهم يدرسون يذاكرون قليلا. नाही, ते कमी शिकत आहेत. يسأل विचारणे هل تسأل المعلم مرارا؟ आपण पुन्हा पुन्हा आपल्या शिक्षकांना प्रश्न विचारता का? لا, لا أسأله مرارا. नाही, मी त्यांना पुन्हा पुन्हा प्रश्न विचारत नाही. युजीब उत्तर देणे अजिब मिन फضلك कृपया उत्तर द्या अना उजीब मी उत्तर देते यश्तगल काम करणे هل هو يشتغل حاليا؟ आता तो काम करत आहे का? نعم, هو يشتغل حاليا. हो, आता तो काम करत आहे. يأتي येणे هل ستأتون؟ आपण येता का? نعم سنأتي حالا. हो आम्ही लवकरच येतो. يسكن राहणे هل تسكن في برلين؟ आपण बर्लिन मध्ये राहता का? نعم انا اسكن في برلين हो मी बर्लिन मध्ये राहते